नमस्कार अनि हार्दिक स्वागत अभिवादन गर्न चाहन्छु कार्यक्रम लोकगागनको पर्खाइमा रहनुभएका तपाईँ सबैलाई भेट्नको निम्ति आज पनि उपस्थित भइसकेका छौँ। दर्पण पारीका मित्र विष्णुसँगै म छु तपाईँकै लोकभाकाको साथी दिपेन्द्र। सुनिराख्नु भएको छ रेडियो अर्पण 104.5 मेगाहर्ज। सँगसँगै तपाईँले हामीलाई इन्टरनेट अनलाइनको www.radioarpan.com.np बाट पनि विश्वभरिकै साथ सुनिराख्नु भएको छ। कार्यक्रम लोकगागन विशुद्ध लोक बसाई हो, लोक भाकाहरू गाउँछौँ हामी यो बसाइमा रहेर। तपाईँ पनि गाउन चाहनुहुन्छ भने फटाफट फोन गर्नुहोस्। 056-5363-332 अनि 5363-333 को बाटो भएर तपाईँ आउन सक्नुहुनेछ। कार्यक्रममा आएर राम्रोसँग गुनगुनाउनु हुने साथीहरूमध्येबाट हामी एकजनालाई विजेता पनि बनाउनेछौँ। विजेताले अर्को हप्ता यसै स्टुडियोमा आएर प्रत्यक्ष रूपमा गायन गर्नुपाउने मौका तपाईँले हामी उपलब्ध गराउनेछौँ। 056-5363-332 अनि 33 को बाटो भएर तपाईँ आउँदै गर्नुहोला। गत हप्ताका विजेता मित्र अस्मिता पाण्डे टाढीका हुनुहुन्थ्यो, उहाँ हामीसँगै आउनु भएको छ, स्टुडियोमा आइपुग्नु भएको छ। म सुरुवातमा उहाँलाई स्वागत गर्न चाहन्छु। अस्मिताजी, सन्चै हुनुहुन्छ? नयाँ नौलो खबर के छ सुनाउनुहोस्। गर्मी बढ्दैछ है, के गर्नुहुन्छ हाम्रो अस्मिताजीले? बसी बसा हो है। गत हप्ता कुन भाका गाउनु भएको थियो विनर हुनको लागि चाहिँ? मुटु जलाई जलाई भन्ने भाका गाउनु भएको थियो। आज कुन भाका गाउनुहुन्छ? हुन्छ, सुरु गरौँ है त। हुन्छ, तर सर्वप्रथम मलाई गाउने अवसर दिनुभएको रेडियो अर्पण होली युनिटलाई स्वागत गर्दछु। र हाम्रो यो कार्यक्रम सञ्चालक दादा र हाम्रो प्रविधि कक्षबाट साथ दिने दादाहरूलाई पनि, मेरो यो भनौँ न स्वरलाई सबै सामु पुर्याउनु भएकोमा, पुर्याइदिनु हुने दादाहरूलाई पनि, प्रविधि कक्षबाट साथ दिने दादाहरूलाई पनि। हुन्छ, सुरु गरौँ है त। हुन्छ, सुरु गर्नुहोस्। जिन्दगीमा सबै थोक पाएर तिमलाई पाउन सकिन, चाहेर मुटु जलाइ जलाइ म जिउन सक्दिन, मुटु जलाइ जलाइ तिमी जीवन तिमी नै, मृत्यु हुन छडाइ मलाई सबै थोक पाएर तिमलाई पाउन सकिन, चाहेर मुटु जलाइ जलाइ म जिउन सक्दिन, मुटु जलाइ जलाइ तिमी जीवन तिमी नै, मृत्यु न छडाइ मलाई। अस्मिताजी, गाउने कोसिस गरिराख्नु भएको छ, निकै सुरिलो स्वर छ तपाईँको, गाइराख्नु पनि भएको छ। यसरी गाइराख्दाखेरि पहिलादेखि गाउनको लागि चाहिँ कसरी प्रोत्साहन मिल्यो तपाईँलाई? होइन, पहिलेदेखि गाउन, पहिला बच्चाहरूमा, अब गाउँघरमा कुनै कार्यक्रम पूजाहरूमा बिहेहरूमा र घाँस दाउरो गर्न गएदेखि भनौँ, भन्नुपर्दा म यो धादिङको एउटा पहाडमा जन्मिएको हो र घाँस दाउरो गर्न जाँदाखेरि वनमा गुनगुनाइन्थ्यो र अनि राम्रो स्वर आउँछ त गीत भन्नु भन्थे, कुनै कार्यक्रममा पनि, स्कुलहरूको कार्यक्रममा पनि भाग लिने लगाउँथे। हुन्छ, यसरी नै राम्ररी अगाडि बढ्नुहोस्, गाउँदै अगाडि बढ्नुहोस्, भविष्यमा केही हुन्छ नि होइन। कार्यक्रममा हामी रहिराखेका छौँ। अर्को कुची गीत गाउनुहुन्छ? अर्को डाली नुङ्गे चरीले, डाली नुङ्गे चरीले टेकेर सुरु गरौँ है त। हुन्छ, सुरु गर्नुहोस्। जिन्दगीको के भर छ र के भर छ र भो भो माया कैलो नगर, डाली लुग्यो चरीले टेकेर लुग्यो चरीले अस्मिताजी, निकै सुन्दर तरिकाले गाउनुहुन्छ तपाईँले, होइन? यसरी गाइराख्दाखेरि, रेडियोमा आएर गाइराख्दाखेरि कस्तो अनुभव भइराखेको छ तपाईँलाई? अब म खासै भन्नुपर्दाखेरि मलाई पहिला कलाकारमा लगिदिन्छ भनेर एउटा दादाले गर्दाखेरि मेरो बुबा मम्मीले पठाउनु भएन, छोरीलाई चाहिँ त्यस्तो लयमा पठायो भने चाहिँ बिग्रिन्छ भन्ने भावनाले मलाई मेरो स्वर भए पनि मलाई जान दिनु भएन र त्यस कारणले गर्दा मैले अब अहिले पनि खासै म आफ्नो लगानी हालेर पनि जान्छु भन्ने लाग्छ, तर मलाई त्यस्तै समस्या आइलागेर म जान सकेको छैन, तर मलाई आज यो अर्पणमा आएर यति गाउन त पनि मलाई खुसी लागेको छ। हामी कार्यक्रममा रहिराखेका छौँ, एकछिनपछि हामी अर्को भाका पनि सुनौला तपाईँको, होइन? कोही साथी आउनु भएको छ, उहाँलाई स्वागत गर्छु भाइलाई। हजुर नमस्ते, कहाँदेखिको बोल्नुभयो? शर्मिला गुरुङ है, के छ शर्मिलाजीको हालखबर? एकदम हाम्रो पनि ठिकठाक छौँ। खाजा खानुभयो? अनि काउलीतिरको खबर सुनाउनुहोस्, के छ? सबै ठिकै छ है। कार्यक्रममा आउनु भएको छ, कुन भाका गाउनुहुन्छ आज? हुन्छ सुरु गरौँ है त, सुरु गर्नुहोस्। तिम्रो माया सुरु भयो तैरिना, राम्रो फुल्दा फुल्नै नहुने, धेरै बैगुन भए नि मायाको, एउटै हुन्छ फुल्नै नहुने, थालेसी गैरिना, थालेसी गैरिना, तिम्रो माया सुरु भयो तैरिना, राम्रो फुल्दा फुल्नै नहुने, शर्मिलाजी निकै सुन्दर तरिकाले गाउनु भएको छ, रेडियो सँगै रहनुहोला छुट्ने है त। नमस्ते, शर्मिला गुरुङ आउनु भएको थियो काउलेदेखि। तपाईँ पनि आउन चाहनुहुन्छ भने 055-63-332 बाटो भएर तपाईँ आउन सक्नुहुनेछ। गत हप्ताका विजेता मित्र अस्मिता पाण्डेजी पनि हामीसँगै हुनुहुन्छ, उहाँको भाकाहरूलाई पनि हामी सुनिराखेका छौँ र उहाँको अन्तिम गीत सुन्छौँ हामी यो समयमा। अस्मिताजी, कुन भाका गाउनुहुन्छ अब? झिमझिम सानो। हुन्छ सुरु गरौँ है त, हुन्छ सुरु गर्नुहोस्। यो मायाको परेली झिमझिम भो, परेली झिमझिम भो, मलाई पनि सारा दिम दिम भो, जाल बुन्छु म झिम झिम सानो नाजिम क्याउ सानो नजिमका उपरेले भुत्तुकै हुन्छु म, यो मिठो भाका गाउनुभयो र शर्मिलाजी, र हामी अब छुट्टिनुपर्छ होइन, यहाँ आएर चाहिँ कस्तो अनुभव भयो गाइराख्दाखेरि, कस्तो फिल भयो, डर लाग्यो कि लाग्यो तपाईँलाई चाहिँ? खासै अब पहिला पनि हल्का फुल्का कुनै कार्यक्रमहरूमा गएको हुनाले खासै डर त लागेन, भएन फर्स्टचोटि आउँदाखेरि अलिक केही हल्का फुल्का डर चाहिँ भयो है। कार्यक्रममा यहाँसम्म आइदिनु भयो धेरै धेरै धन्यवाद छ तपाईँलाई होइन, जति पनि रेडियो सुनेर बसिराख्नु भएको छ श्रोताहरू, उहाँहरूलाई चाहिँ तपाईँ के भन्न चाहनुहुन्छ यो रेडियो मार्फत? एकदम र हाम्रो सम्पूर्ण रेडियो सुनेर हाम्रो अर्पण रेडियो सुनेर बस्नुभएको सम्पूर्ण मित्रहरूलाई खासै के भन्छ, आफूसँग भएको प्रतिभा कसैले पनि नलुकाउनु र के अरे भएको प्रतिभालाई देखाउनु, तर अर्काले भन्यो भनेर त्यस्तो पछि पर्नु हुँदैन र आएर आफूले गाउनु गर्नु यही भन्न चाहनुहुन्छ। हुन्छ, आजको लागि छुट्टिन्छौँ, फेरि फेरि आउँदै गर्नुहोस् है, छुट्टिन्छौँ क्यारे, नमस्ते। हजुर नमस्ते, तर कार्यक्रम सुन्ने सम्पूर्णलाई यही भनेर म नमस्कार नमस्ते। अस्मिता पाण्डेजी हुनुहुन्थ्यो, गत हप्ताका विजेता मित्र, र हामी कार्यक्रम लोकागानको व्यवसायमा रहिराखेका छौँ। 0556 363 333 को बाटो भएर तपाईँ आउँदै गर्नुहोला, एकैछिन एउटा मिठो भाका सुन्छौँ, त्यसपछि पुनः हामी उपस्थित हुनेछौँ। बुढाबाले काम गर्दैनन्, बुढी आमा आइया, घर धान्न सक्छौ सक्दिनौ भन भन मैया। बुढाबाले काम गर्दैनन्, बुढी आमा आइया, घर धान्न सक्छौ सक्दिनौ भन भन मैया। मै जन्मेको तिम्रैलाई, बाबा आमा एक्लै छन्, बस्दिनमा घरे जोइ वरुण छन् कि छैनन् हो, कान्छे तिम्रो दाइर भाइ, बाबा आमा एक्लै छन् बस्दिनमा घरे जोइ वरुण छन् कि छैनन् हो, कान्छे तिम्रो दाइर भाइ, वरुण छन् कि छैनन् हो, कान्छे तिम्रो दाइर भाइ। माछा मासु दुधै खाउला खाउला तरै पानी, मलाई त पाउँछौ पाउला घरै पानी। माछा मासु दुधै खाउला खाउला तरै पानी, मलाई त पाउँछौ पाउला घरै पानी। मै जन्मेको तिम्रैलाई, मेरो कोही दाइर भाइ, बाबा आमा एक्लै छन्। गाउँ घर समाजको दर्पण सुन्नु होला रेडियो अर्पण। एक किसिमको व्यावसायिक विश्रामपछि पुनः स्वागत गर्न चाहन्छु कार्यक्रम लोकगायनको यो बसाईलाई। तपाईँले सुनिराख्नु भएको छ तपाईँकै आफ्नै लोकप्रिय सामुदायिक रेडियो रेडियो अर्पण 104.5 मेगाहर्जमा, त्यसै गरी इन्टरनेट अनलाइनको www.radioarpan.com.np पनि विश्वभर एकैसाथ सुनेर साथ दिइराख्नु भएको छ। गर्मीको मौसम पनि छ, धेरै गर्मी पनि बढिराखेको छ। कुन ठाउँमा के गरिराख्नु भएको छ, जहाँ जस्तोसुकै अवस्थामा रहे पनि तपाईँले हामीलाई सुनेर साथ दिइराख्नु भएको छ, यो विश्वास मैले लिएको छु। 0556363332 लाइन बिल्कुलै तपाईँको लागि हामीले खुल्ला गरेका छौँ। यो दुईवटा बाटो भएर तपाईँ आउन सक्नुहुनेछ कार्यक्रममा आएर राम्रोसँग गुनगुनाउनु हुने साथीहरूमध्येबाट हामी एकजनालाई विजेता बनाउनेछौँ। विजेताले पाउनुहुनेछ अर्को हप्ता यसै स्टुडियोमा आएर प्रत्यक्ष रूपमा गायन गर्नु पाउने मौका। त्यो मौका नगुमाउनुहोला भन्न चाहन्छु। 0556363332 बाटो भएर तपाईँ आउन सक्नुहुनेछ। तपाईँको त्यो स्वरलाई, तपाईँको गलालाई अलिकति भए पनि सङ्गीतबद्ध गराउने जमर्को मेरो रहनेछ र हाम्रै गाउँ हाम्रै पाखा पखेरामा जुन भाकाहरू हामी गाएर हिँड्ने गर्छौँ त्यही भाकाहरू गाउँछौँ कार्यक्रम लोकगायनको यो बसाइमा रहेर। तपाईँ गाउन चाहनुहुन्छ, तपाईँसँग कला छ गला छ भने आउन सक्नुहुनेछ। 0556363332 बाटो भएर दर्पण पारिरहेर मेरो यो आवाजलाई तपाईँ समक्ष पुर्याउन साथ मिलिराखेको छ विष्णुको र बोलिराख्ने आवाज तपाईँको आफ्नै मान्छे म दिपेन्द्रको हो। रेडियो अर्पण 104.5 मेगाहर्जमा आउने गर्छ लोकगायन हरेक साताको शनिबार बेलुकी 4 बजेको अर्पण खबरपछि करिब करिब 5 बजेसम्म यो बसाइ बस्नको लागि हामी आउने गर्छौँ। यो बसाइमा तपाईँ पनि आउन चाहनुहुन्छ भने फोन गर्नुहोस्। 0556363332 बाटो भएर तपाईँ आउन सक्नुहुनेछ। एकैछिन हामी एउटा मिठो भाका सुन्छौँ, त्यसपछि पुनः उपस्थित हुनेछौँ। रूपले होस् पनि हरायो, आँखै मार्ने जस पनि हरायो, फुलको लेर पायाले भयो, फुल फुलेर पायाले भयो, आधी जोबन हस्खेलमै गयो, आधी जोबन मायाले भयो, होस् पनि आँखै मार्ने जस पनि हरायो, फुल फुलेर पायाले भयो, फुल फुलेर पायाले भयो, आधी जोबन हस्खेलमै गयो, आधी जोबन मायाले भयो, फुल फुलेर पायाले भयो, आधी जोबन हस्खेलमै गयो, आधी जोबन मायाले भयो। फुल फुलेर पैँलै भयो, आधी जोबन हाँसखेलमै गयो, यस्तै मिठो बात तपाईँ माझ मैले राखेको साथी आइसक्नु भएको छ। म उहाँलाई स्वागत गर्छु। हजुर नमस्ते। हजुर नमस्कार दाजु। नमस्कार हजुर, नमस्कार। कहाँदेखिको बोल्नुभयो? डेवलीदेखि दीपक सुनार। के छ दीपकजी हाल खबर? एकदम ठिक छ दाजु, के छ हजुर खबर? एकदम मेरो पनि ठिकठाक छ। गर्मी कतिको छ डेवलतिर? गर्मी छ नि दाइ, लास्टै गर्मी लास्टै छ है। हजुर, अनि नयाँ नौलो सुनाउनुहोस्, के छ त्यतातिरको? नयाँ नौलो केही छैन दाजु, काम गर्ने पत्नी खाने त्यही त। त्यही हो है, कार्यक्रममा आउनुभएको छ, आज कुन भाका गाउने? आज सुनपानले छर्को मायाल भन्ने। हुन्छ सुरु गरौँ है त। हुन्छ सुरु गर्नुहोस्। हे मान्छे भन्दा ठुलो जात कुन छ र, ठुलो जात कुन छ र, मैले सुँदा पानी बिसुन्छ र, जति साक्ष तर्क मायालु, मैले छुँदा छोइन्छ भने त, सुन पानीले छर्काउ मायालु, ठुलो जात कुन छ र, ठुलो जात कुन छ र, मैले छुँदा छोइन्छ भने त। दीपक सुनवार आउनुभएको थियो डेबोलेदेखि, गाउँदै हुनुहुन्थ्यो, बिचैमा फोन डिस्कनेक्ट भएको छ। 056-5363-332 अनि 33 को बाटो भएर तपाईँ आउन सक्नुहुनेछ। हामी कार्यक्रमको लगभग अन्त अन्ततिर पनि आइपुग्न आँटिसकेका छौँ। 056-5363-332 अनि 33 को लाइन बिल्कुलै तपाईँको लागि हामीले खुल्ला गरेका छौँ, आउन सक्नुहुन्छ, फोन गर्नुहोस्। जस्तो सुकै अवस्थामा हुनुहुन्छ तपाईँ, हामीसँगै हुनुहुन्छ, यही विश्वास मैले लिएको छु। र तपाईँले हामीलाई ध्वनि तरङ्गमा 104.5 मेगाहर्जमा सुनिराख्नु भएको छ, इन्टरनेट अनलाइनको www.radioarpan.com.np पनि विश्वभर एकै साथ सुनेर साथ दिइराख्नु भएको छ। बोलिराख्ने आवाज तपाईँको आफ्नै मान्छे दिपेन्द्रको हो, र प्रविधिमा रहेर मलाई साथ मिलिराखेको छ विष्णुको, कोही साथी आइसक्नु भएको छ, म उहाँलाई पनि स्वागत गर्छु। हजुर नमस्ते। हजुर दाजु नमस्ते। नमस्कार हजुर, कहाँदेखिको बोल्नुभयो? हजुर म पाल्पादेखि देशकार्यु। पाल्पादेखि देशकार्यु। अलिकति तपाईँको नाम बुझेन। देवसारु। बेतसारु। देव देव। देवसारु। हजुर हजुर। के छ देवजीको हालखबर? सबै ठिकै छ, हावा चलिरहेछ, त्यही हो। हावा चलिरहेछ है। हजुर हजुर। कहाँदेखि भन्नुभयो? पाल्पादेखि। पाल्पादेखि है। हजुर हजुर। पाल्पामा रेडियो अर्पण तपाईँले अनलाइनमा सुन्दै हुनुहुन्छ कि कसरी सुन्दै हुनुहुन्छ? हजुर एफएमै सुनिन्छ। एफएमै सुनिन्छ है पाल्पामा। हजुर हजुर। कार्यक्रममा आउनु भएको छ, कुन भएको गाउनुहुन्छ आज? म गीतेबाट सुरु गर्छु। हुन्छ सुरु गरौँ, सुरु गरौँ। रान्धी पुला तरानी भेटी बाते भेटा मारे रामी पुराने बेटी गई बाजे बेटा मारे देवजी। हजुर। निकै सुन्दर तरिकाले गुनगुनाउनु भएको छ, रेडियो सँगै रहनु होला, छुट्टी है त। नमस्ते। देव सारु आउनुभएको थियो पाल्पदेखि। अब भने हामी कार्यक्रमको अन्तमा आइसकेका छौँ, बिदा माग्नुपर्छ भनिराख्नु भएको छ विष्णुले। आज जम्मा जम्मी 3 साथीहरूको सहभागिता रहेको थियो। शर्मिला गुरुङ आउनुभएको थियो काउलेबाट, दीपक सुनवार डेबोलीबाट, देव सारु आउनुभएको थियो पाल्पदेखि आउनुभएको थियो। 3 साथीहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। र कार्यक्रम लोगागनको व्यवसायमा हामी रहिराखेका छौँ। 3 साथीमध्येबाट हामी 1 विजेता बनाउने जमर्को गरिराखेका छौँ। र कार्यक्रम लोगागनलाई तपाईँले हरेक साताको शनिबार बेलुकी 4 बजेको अर्पण खबरपछि करिब करिब 5 बजेसम्म सुन्दै आइराख्नु भएको छ। एकैछिन एउटा मिठो भाका सुन्छौँ हामी, त्यसपछि आजको विजेता मित्रको नामावली लिएर हामी उपस्थित हुनेछौँ। देखेपछि सानोलाई झर्नु कै मेरो मन हुन्छ। हो पृष्ठभूमिमा यो बजिराखेको आवाज सँगसँगै अब भने हामी कार्यक्रमको अन्तमा आएका छौँ, बिदा माग्नुपर्छ। त्योभन्दा अगाडि आजको विजेताको मित्रको नामावली मेरो हातमा छ। राजुको विजेता बन्न सफल हुनुभएको छ शर्मिला गुरुङ काउलेबाट आउनु भएको थियो, निकै मिठो तरिकाले गाउनु भएको थियो। उहाँले धेरै धेरै बधाई दिन चाहन्छु। तपाईँले अर्को हप्ता यसै स्टुडियोमा आएर प्रत्यक्ष रूपमा गायन गर्न पाउने मौका तपाईँले जित्नु भएको छ। आफ्नो यो मौकाको लागि अर्को साताको शनिबार बेलुकी 3:30 बजेभित्रमा चाहिँ रेडियो अर्पणको कार्यालयमा उपस्थित भइदिनको निम्ति अनुरोध गर्दै यतिन्जेल सुनेर साथ दिनुभयो तपाईँ सबै सबैलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। फोन लाइनमा आउनुहुने तपाईँ सबै सबैलाई धन्यवाद। सम्झेर मिस कल गर्नुहुने तपाईँ सबै मित्रहरूप्रति आभारी रहे र दर्पण पारिरहेर मेरो आवाजलाई तपाईँको रेडियो सेटसम्म पुर्याउन साथ दिनुहुने दर्पण पारीका मित्र विष्णुलाई पनि धेरै धेरै धन्यवाद दिँदै तपाईँकै मित्र म दिपेन्द्र पनि भोलि बिहान 9 बजेपछि पुनः भेट्ने बाचासहित छुटिन्छु। हवस् नमस्ते। तिमलाई छुँदै आइपुग्यो पाए माया लुकता खोलीमा जानु देखेपछि सानोलाई झुर मेरो मन हुन्छ रेडियो अर्पण 104.5।